خفم تو همه ره خدا دیوانه سه تیره کیا ہو گئی خطا टूटा हुआ ना मेरी ये जमीन ना मेरा